शान्ताकारं भुजगशयनं पद्मनाभं सुरेशं विश्वाधारं गगनसदृशं मेघवर्णशुभांगं लक्ष्मीकान्तकमलनयनं योगिहृद्यानगम् वन्दे विष्णुं भवभयहरं सर्वलोकैकनाथम्। गरुडध्वज नरहरि नमो नमः। गरुडगमन गरुडध्वज नरहरि नमो नमः। गरुडगमन गरुडध्वज नरहरि नमो नमो। नरहरि नमो नमो नमो नमो। कमलापति कमलनाभ कमलज जन्म कारणिक कमलापति कमलनाभ कमलज जन्म कारणिक कमलनयन कमलाप कुल कमलनयन कमलाप कुल कमलनयन कमलाप कुल। नमो नमो हरि नमो नमो नमो नमो हरि नमो नमो। गरुड गमन गरुड ध्वज नर हरि नमो जलधिबन्धन जलधिशयन जलनिधिमाद्य जन्तुकर जलधिबन्धन जलधिशयन जलनिधिमाद्य जन्तुकर जलधिजामात जलधिगम्भीरा जलधि जामात जलधि गंभीर जलधि जामात जलधि गंभीर। नमो नमो हरि नमो नमो नमो नमो हरि नमो नमो नमो नमो हरि नमो नमो। गरुड गमन गरुड ध्वज नर हरि नमो नमः। ಘನ ದಿವ್ಯ ರೂಪ ಘನ ಮಹಿಮಾಂತ ಘನ ಘನ ಘನ ಕಾಯವರ್ಣ ಘನ ದಿವ್ಯ ರೂಪ ಘನ ಮಹಿಮಾಂತ ಘನ ಘನ ಘನ ಕಾಯವರ್ಣ ಪನಗ ಶ್ರೀ